نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 292، آیت نمبر 1 سے 52، سورة القلم. لیسن نمبر 292، آیت نمبر 1 to 52، سورة القلم. سورة القلم قرآن پاک کی 68 یعنی 68 نمبر کی سورت ہے. دو رکوع ہیں، 52 آیات ہے. مکی سورت ہے اور مکی سورتوں میں اس کا نمبر 2 ہے، یعنی بہت ابتدائی دور کی سورتوں میں سے. 306 یعنی 306 کلمات ہیں، 1295 حروف ہیں. اس سورت کا جو بنیادی ٹاپک ہے وہ رسالت کی حفاظت ہے. ہم نے پچھلی سورت سے پہلے اس بات کا دیکھا تھا کہ سورت ملک سے لے کے آگے تک اب اللہ کا کام کرنے کے طریقے بتائے جائیں گے کہ کیا چیز ہے کہ لوگوں کو اللہ کی طرف بلائیں. تو سورت ملک میں ہم نے اللہ سبحانہ تعالیٰ کی قدرت کو دیکھا. اب یہ دوسری سورت ہے، اس میں رسول صلی اللہ علیہ وسلم کا مقام، مرتبہ اور آپ کی اتباع کرنا اس کا طریقہ ہے. سورت کا نام القلم ہے. اس سورت کو سورت النون بھی کہتے ہیں، پہلے ہی لفظ جو حروف مقطعات میں سے اس پر. تو یہاں پھر قلم سے وسائل مراد ہیں، یعنی وہ وسائل جس کے ذریعے دین کو پھیلانا ہے. اور اس سورت کو سورت النون کیوں کہتے ہیں؟ اس لیے کہ شروع میں نون کا لفظ ہے، اور بعض نون سے مراد دوات بھی لیا، یعنی جس کے اندر انک کو ڈپ کیا جاتا ہے. اور ساتھ ہی سورت کے آخر میں حضرت یونس علیہ السلام کا نام ہے، جن کو زن نون کہا جاتا ہے، اور وہ نون مچھلی والا نون ہے. تو بہرحال ہم دیکھیں گے کہ اس صورت میں بہت ہی خوبصورت انداز سے اللہ کے نبی صلی اللہ علیہ وسلم کے مشن کا تذکرہ کیا گیا. بسم اللہ الرحمن الرحیم. نون والقلم وما یسطرون، قسم ہے قلم کی اور اس کی جو لکھتے ہیں. قسم کھائی گئی، قسم کے بعد جواب قسم ہوتا ہے، یعنی کس بات پہ قسم کھائی جا رہی ہے. تو وہ ہے اگلی آیت میں کہ ما انت بنعمت ربک بمجنون، نہیں ہے آپ اپنے رب کی نعمت سے مجنون اور دیوانے. یہ کیوں کہنا پڑا؟ اس لیے کہ لوگ آپ کو مجنون کہتے تھے. اور کیا ہے آپ کے لیے؟ وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ، اور بے شک آپ کے لیے ایسا اجر ہے جو کبھی منقطع نہیں ہوگا. وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ، اور یقیناً آپ اخلاق کے بلند مرتبے پر ہیں. فَسَتُبْصِرُ وَيُبْصِرُونَ، ان قریب آپ بھی دیکھ لیں گے اور وہ بھی دیکھ لیں گے. کیا؟ کہ بِأَيِّكُمُ الْمَفْتُونَ، کہ تم میں سے کون مجنون ہے یا کون جنون میں مبتلا ہے. ان آیات اور اس سے چند اگلی آیات میں ایک بڑے خوبصورت تسلسل کے ساتھ نبی صلی اللہ علیہ وسلم کو اسلام کے راستے میں پیش آنے والی مشکلات اور لوگوں کے آپ کے اوپر لگائے جانے والے الزامات کا تذکرہ کیا گیا. سب سے پہلے لفظ نون ہے. نون حروف مقطعات میں سے ایک حرف ہے. یہ بالکل ایسے ہی ہے جیسے پہلے سورہ قاف ہم پڑھ چکے، سورہ سوات پڑھ چکے. قرآن پاک میں 114 سورتیں ہیں، جس میں سے 31 سوراز جو ہیں ان کے شروع میں حروف مقطعات آتے ہیں، اور یہ مکی سورتیں ہیں ساری. یہ بھی ایک پہچان ہے علوم القرآن میں مکی سورتوں کی کہ اس سے پہلے حروف مقطعات آتے ہیں. پھر اس میں کچھ 5 لفظ ہی ہیں، کچھ 4 لفظ ہیں، کچھ 3 2 1. جیسے سورت نون جو ہے یہ ایک لفظ سے ہے، اسی طرح سورہ قاف اور سوات، یہ تینوں سورتیں جو ہیں وہ ایک ایک حرف سے شروع ہوتی ہیں. اسی طرح 10 سورتیں جو ہیں وہ 2 2 حروف کے مجموعے میں ہیں، مثلا طہٰ، یاسین، طاسین، حامیم. یہ 7 بار آیا، یعنی سبع حوامیم. 7 سورتیں ایسی ہیں قرآن پاک میں جو حامیم سے شروع ہوتی ہیں، اور ان سب کو حوامیم کہتے ہیں. پھر 14 سورتیں ایسی ہیں جس میں 3 لفظ مل کے حروف مقطعات آئے ہیں. مثلا 6 سورتیں الف لام میم سے شروع ہوئیں، شروع میں بھی ہم نے دیکھا سورہ بقرہ میں اور آل عمران میں بھی. 6 سورتیں الف لام را سے شروع ہوئیں، جیسے سورہ یوسف وغیرہ. اور 2 سورتیں تواسین میم سے شروع ہوئیں. پھر اس کے بعد 2 سورتیں ایسی ہیں جو 4 لفظوں سے ہوئیں، یعنی 4 لفظوں کا مجموعہ تھا، الف لام میم سوات، اور الف لام میم را، اور دو صورتیں جو ہیں اس میں پانچ حروف آئے ہیں، جو سب سے بڑا مجموعہ ہے. سورت مریم کے شروع میں آتا ہے قاف ہا یا عین صوت، اور اسی طرح ہا میم عین سین قاف. یہ بھی ایک خوبصورت پوائنٹ ہے اس میں کہ وہ لوگ جو اللہ کے نبی صلی اللہ علیہ وسلم کو جھٹلا رہے تھے، ان کو بتایا جا رہا ہے کہ جس کلام کو یہ پیش کرتا ہے تمہارے سامنے، تم اس کے ایک لفظ کا بھی مطلب نہیں جانتے. اور نون سے آغاز اور آغاز لکھنے سے، یعنی لفظ نون جو ہے اس سے پتہ چلتا ہے کہ سورت کا آغاز نون سے ہے، اور نون سے مراد بعض اس کو دوات کہتے ہیں. اگر آپ نون کو دیکھیں تو اس طرح ہنڈیا کی طرح نا، اس کی شیپ اور اس کے اندر ایک نقطہ ہے، تو وہ لگا لیں جیسے قلم ہے، پین. اکثر آپ نے کبھی ایسے دیکھے ہوں گے کارڈز بھی جن پہ اس طرح کی سائن بنا دیے جاتے ہیں. پہلے دور میں پر کے ساتھ لکھتے تھے یا قلم کو گھڑ کے لکھتے تھے. تو اللہ تعالیٰ کو بہتر معلوم ہے، کیونکہ حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ حروف مقطعات کے معنی اللہ کو معلوم ہے. واللہ اعلم بمرادی ہی، اللہ سبحانہ تعالیٰ کو پتہ ہے کہ ان سے کیا مراد ہے. آگے فرمائے والقلمی، قسم ہے قلم کی، اور ساتھ ہی ساتھ وما یسترون، اور اس کی جو لکھتے ہیں. سوال پیدا ہوتا ہے کہ یہاں قلم سے کیا مراد ہے اور کس چیز کی قسم کھائی گئی. یہاں واو سے مراد تو قسم ہے، واو قسمیہ ہے یہ، اور اب آخری صورتوں میں کثرت سے ہم دیکھیں گے کہ واو قسم کے لیے آئے گا، جیسے والتین والزیتون وطور سینین، یہ سارے واو جو ہیں یہ قسم کے ہیں، عطف کے نہیں ہیں. اسی طرح یہاں پہ القلم لفظ آیا، تو اس قلم سے کیا مراد ہے اس کے بارے میں چار مختلف اقوال ملتے ہیں، یعنی چار مختلف تفاسیر قلم کی گئیں. نمبر ایک، قلم سے کہا گیا کہ اس سے مراد وہ قلم ہے جس سے اللہ کے فرشتے انسان کی تقدیروں کو لکھتے ہیں، اور روایتوں میں بھی یہ بات آتی ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، ترمذی کی روایت ہے ولید بن عبادہ سے، کہ میں نے اللہ کے نبی کو یہ فرماتے ہوئے سنا کہ اللہ تعالیٰ نے سب سے پہلے قلم کو پیدا کیا اور اسے کہا اکتب، لکھو. پھر وہ لکھتا گیا، قلم نے وہ سب لکھ دیا جو قیامت تک ہونے والا تھا. غور کیجئے گا، یعنی ہم سب کی تقدیریں لکھی جا چکی ہیں، ٹھیک ہے؟ تو لہٰذا قلم سے مراد وہ قلم جس سے تقدیر لکھی جاتی ہے، جس کے اندر لوگوں کے مقدروں کے فیصلے ہوتے ہیں. پھر اسی طرح دوسرا اس کا مطلب کیا ہے کہ قلم اور ان فرشتوں کی قسم جو لوہے محفوظ سے قرآن مجید کو نقل کرتے ہیں. یہ جو کلام مجید آج ہمارے ہاتھ میں ہے، یہ پہلے اللہ تعالیٰ نے لوہے محفوظ پہ رکھا تھا، پہلی دفعہ بس وہاں رکھ دیا، پھر وہاں سے نقل کیا فرشتوں نے اور آسمان دنیا تک بھیجا. کیسے ہوا غیب کا معاملہ ہے، ہم اس کے بارے میں کچھ نہیں کہہ سکتے، لیکن شان بیان کی گئی ہے. تیسرا اس کا مطلب کیا ہے کہ جو نزول قرآن کے بعد ان صحابہ کرام کی قسم جو قرآن پاک کی وحی کو قلم سے لکھتے تھے، یعنی کاتبین وحی. ہم جانتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم لکھنا پڑھنا نہیں جانتے تھے، تو لہٰذا زید بن ثابت اور کچھ اس قسم کے اور صحابہ کرام کے نام ملتے ہیں جنہوں نے قرآن پاک کو لکھا، تو ان کا معاملہ جو ہے اس میں موجود ہے کہ ان کی قسم ہے. اسی طرح چوتھا اس سے مراد لی گئی وہ مورخین، یعنی تاریخ رقم کرنے والے ہسٹورینز، جو قلم کے ساتھ بڑے بڑے ہیروز کی، لوگوں کی داستانوں کو لکھتے ہیں. اگر آپ سارے معنوں کو دیکھیں تو اس میں کوئی کنٹراڈکشن نہیں ہے، کیونکہ سارے ہی معنی ٹھیک ہیں. تقدیر بھی لکھی ہوئی ہے، ہمارے مقدر کے فیصلے لکھے ہوئے ہیں. اسی طرح اس میں ایک چیز اعمال ناموں کا بھی آتا ہے، یعنی وما یسترون کے اندر تقدیر، آئندہ ہونے والے فیصلے، باتیں، تاریخ کی باتیں جو پیچھے گزر گئیں، اعمال نامہ جو ہم سب لکھتے ہیں یا فرشتے ہمارا درج کر رہے ہیں، کرامن کاتبین کی جو وصف ہے، اور اسی طرح پھر دوسرے سارے لوگ بھی اس سے مراد ہے. چلے ساری باتوں کو چھوڑ دیجئے، صرف آپ اور ہم ہی دیکھ لیں کہ لفظ قلم کا استعمال یہاں کیا قلم کی اہمیت کو نہیں بتا رہا. اللہ تعالیٰ نے قلم کو اتنی عزت دی کہ سب سے پہلے قلم بنایا، پھر تقدیریں لکھی گئیں. وہ کیسا تھا کیا تھا اس کو چھوڑ دیجئے. اور صحیح مسلم کی روایت ابن عمر رضی اللہ عنہ سے آتی ہے کہ آسمان و زمین کی پیدائش سے 50,000 سال پہلے اللہ تعالیٰ نے مخلوقات کی تقدیریں لکھی، جبکہ اللہ عرش اس وقت پانی پر تھا. इससे ये भी पता चलता है ना कि तकदीर के बारे में गम नहीं करना चाहिए। ये लिखी हुई है, जो मिलना है वो लिखा हुआ है, जो नहीं मिलना वो भी लिखा हुआ है, तो गम करने की क्या ज़रूरत है। फिर इससे ये भी पता चलता है कि कलम दुनिया की सबसे पुरानी चीज़ है, यानी कलम की तारीख भी इससे पता चलती है। और नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में गो के पढ़ने लिखने का इतना रिवाज नहीं था, इसके बावजूद भी अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हो सफ़र में भी कलम दवात साथ रखते थे कि कहीं भी लिखने की ज़रूरत पड़ी तो लिख सकेंगे, और इससे लिखने की अहमियत मालूम होती है। आप देखिए कि रिवायात में आता है कि जो बात नुतुक में है, यानी नुतुक कहते हैं बोलने को, जैसे मैं बोल रही हूँ ना नुतुक, और बयान में बात को बयान करना, नुतुक और बयान में भी ताकत है, लेकिन जो कलम की अहमियत है ना वो इनसे बढ़ के है। क्यों? जब बोलते और सुनते हैं ना तो जहन इधर उधर भटक जाता है, और जब हाथ में कलम होता है और कापी पे लिखते जाते हैं तो सारी सोच जो है वो जमा हो जाती है एक नुक्ते पे। आज मीडिया का दौर है, आज का जो कीबोर्ड है, आज का जो माउस है वो कलम बन चुका, उस पर कोई नोट्स ले ले तो ले ले, लेकिन देखा जाए तो इस वक्त ऑडियो विजुअल को बहुत इम्पोर्टेंस दी जा रही है। ऑडियो विजुअल टीचिंग्स, यानी लोगों को डॉक्यूमेंट्रीज दिखाई जाएं, पावर पॉइंट्स दिखाई जाएं, और बस बैठ के सुनते रहें या देखते रहें। जब से टीवी आम हुआ उस वक्त से बच्चों को देखने की आदत ज़्यादा हो गई लिखने और पढ़ने से। इसका अगर आपने जायज़ा लेना है ना तो आपको एक छोटी सी एक्टिविटी दे देती हूँ, आज घर चले जाएं, खुद भी कापी पेन ले लें, अपने घर के किसी बुजुर्ग को भी दे दें जो शायद 5 जमातें भी नहीं पढ़े हुए, और अपने माशाल्लाह MA BA किए हुए और जो भी दुनियावी तालीमात है उन सब के हाथों में कलम दें, कंप्यूटर के माउस नहीं, और उन्हें कहें एक एक पैराग्राफ लिख के लाएं। इतनी ख़राब राइटिंग होगी, अल्लाह माफ़ करे, यानी मैंने जब लोगों को देखा जो सारी ज़िंदगी वेस्ट में रहे, बात उनकी इतनी अच्छी, उनके अमल इतने अच्छे, सब कुछ अच्छा, लेकिन कलम पकड़ा दो तो ऐसे लगता है कि किसी बच्चे ने लिखा है। और इसके बरक्स आप नानाओं, दादाओं, तायाओं, चचाओं को जिन्होंने चंद लफ्ज़ पढ़े होते हैं, आज भी वो एक पर्चे किसी अगर लिख के भेज दें तो ऐसे लगता है जैसे मोती पिरोए में। पहले दौर में आप देखिए कि रियल में कलम, अब ये कलम बार बार लफ्ज आ रहा है ना इधर के लिए, किसी को आप पेन कह लें, बॉल पॉइंट कह लें, पेंसिल कह लें, पहले दौर में लकड़ियों को छील छील के बनाए जाते थे। मुझे अच्छी तरह याद है कि राइटिंग दुरुस्त करने के लिए स्कूलों में मेहनत कराई जाती थी, फिर तख्तियों के ऊपर भी पता नहीं किस चीज़ से, चौक से या कुछ ऐसी चीज़ों से लिखाते। इसकी वजह क्या हुई कि राइटिंग्स देख लें, आज इस्लामिक कैलीग्राफिक्स को देख लें, अकल दंग रह जाती है, कलम का कमाल है ना। लेकिन आज जब अपना जहन कम इस्तेमाल होता है और लोग कहते हैं कि बस इधर उधर उड़ते फिरते हम देखें, चलो हम साथ मूवी देखेंगे, साथ उससे लेसन पिक करेंगे, लेकिन उसकी वजह से जहन की छुपी हुई सलाहियतें खो गई। अब देखिए कि जो चीज़ आपके और मेरे कलम से निकलती है और अगर वो अच्छी है, किसी को पता है कि वो कहाँ तक जाएगी? आप एक अच्छा आर्टिकल लिखते हैं, आपने कुरान पढ़ा, आपको कोई बात अच्छी लगी, आप अपने फीलिंग्स शेयर करते हैं, वो फीलिंग्स वाकई बहुत अच्छे होते हैं, उसको वेबसाइट पे डाल दिया जाता है, उसको लोग लिखते हैं, पढ़ते हैं, पता नहीं कितने प्रिंट आउट जाते हैं, आप सोच सकते हैं कि उसका अजर कहाँ तक होगा? मुझे तो रश्क आता है तो इमाम बुखारी रहमहुल्लाह पे आता है, चांद की रोशनी में बैठ के उन्होंने सही बुखारी लिखी थी, और आप दुनिया का कोई फिरका हो इस्लाम वालों का, सही बुखारी को कोट करता है, चाहे उसको गलत भी कह दे, जो भी कहे उसको कोट करता है। कोई इमाम बुखारी के अजर को साबित कर सकता है? कोई उसको पहुंच सकता है? आप पिछले दौर के उलमाए कराम की तफसीरें देखें तो आपके घर की पूरी एक एक कमरे की जो दीवार है ना वो उनकी हाथों की लिखी हुई तफसीरों से है। मुस्नद अहमद का नाम आपने सुना होगा, बाज़ दफ़ा 15 जिल्दों पे है, बाज़ दफ़ा 25 जिल्दों पे है। क्यों? और ये तब का वक्त था कि कोई ये फोटो कॉपी मशीनें नहीं थी कि एक लफ्ज़ लिखें और उसको कर दें, और अब तो माशाल्लाह कंप्यूटर ने आसान कर दिया, आप एक लफ्ज़ लिखें उसकी 100 दफ़ा कॉपी कर लें, वो पूरे सफ़े पे एक ही जुमला 100 दफ़ा लिख लें, लाखों दफ़ा लिख लें। आप एक ईमेल लिखने बैठते हैं, आप 4 लफ्ज़ लिखें उसको सारी दुनिया को मुश्किल में डाल दें उसको प्रिंट करके, आज के दौर में ये इतने आसान हो गए, लेकिन हाथ का कलम जब वो ख़त्म हो गया। अल्लाह ताला ने इंसानी जहन और हाथ का बड़ा गहरा ताल्लुक़ रखा है। आप जब सोचते हैं ना मैं कुछ लिखूं तो आप नहीं लिख पाते, नहीं मुझे नहीं कुछ आता, कुछ नहीं, जो ही कलम लेके बैठे आपको कोई कह करो शुरू तो करो, और जो लोग लिखते हैं उनको पता है एक दफ़ा लिखना शुरू कर दें तो सफ़ों के सफ़े काले हो जाते हैं, और जो बोल नहीं सकते वो कहते हैं बोल नहीं सकते, लेकिन बोलने लगते हैं तो अल्लाह बुलवा भी लेता है। तो बात यह है कि कलम असल में आज के दौर का भी और हर दौर का मुअस्सर तरीन जरिया रहा है दावत इलाल्लाह का। खुशकिस्मत है वो कलम जो अल्लाह के कलाम को लिखें, اور خوش قسمت ہے وہ ہاتھ جو اللہ کے کلام کی باتیں لکھے۔ آپ لوگ جو اسٹوڈنٹس ہیں لکھتے ہیں، آپ اپنی کاپیوں کو چوما کریں پیار سے، محبت سے، اور ان کی قدر کریں۔ کل پتہ نہیں ان کو کتنے لوگ پڑھیں گے، کتنے لوگ اس سے فائدہ اٹھائیں گے، اور لکھتے وقت ہی نیت کر لیا کریں کہ اللہ میں اس نیت سے لکھ رہی ہوں کہ بعد میں اس سے کوئی فائدہ اٹھائے۔ بہت ساری چیزیں ذہن میں الحمدللہ پانی کی طرح کلیئر ہوتی ہیں، لیکن اس کو صرف اس نیت سے بھی لکھ لیا جاتا ہے کہ اجر ہوگا۔ 10 دفعہ لکھیں گے وہ پیج جتنی دفعہ رہے گا۔ بعض روایات میں آتا ہے کہ وہ کاغذ کا ٹکڑا جس پہ کوئی اچھی بات آپ لکھ دیتے ہیں، کوئی دعا، کوئی حدیث، کوئی بات، کوئی کچھ بھی جس سے فائدہ ہو، جب تک وہ کاغذ، وہ کاپی، وہ کتاب کہیں بھی پڑی رہے گی، وہ اللہ کے آگے اس بندے کے لیے بخشش کی دعا کرتی ہے یا وہ اس کے لیے صدقہ جاریہ بن جاتی ہے۔ اور آج دیکھیے سب سے مشکل لگتا ہے قلم پکڑنا۔ لوگ سننے کو تیار، خوش ہوتے ہیں، اچھا لگتا ہے، بیٹھنے کو تیار، اس کے اندر یعنی پارٹیسپیشن کے لیے تیار، ڈسکشنز کے لیے تیار، آگے سے نئے نئے نقطے نکالنے کے لیے تیار، اور جب آپ کہتے ہیں قلم پکڑو تو کہتے ہیں نہیں، ابھی اس کے لیے موڈ نہیں بنایا، سیریس نہیں ہوئے ابھی۔ یہ نان سیریس ایٹیٹیوڈ اسی وجہ سے کہ ابھی ہاتھ میں قلم نہیں آئے۔ دیکھیں ہم سنتے ہیں نا تو چند منٹ تک ہمارے ذہن میں رہتا ہے، پھر اس کے بعد ڈیلیٹ ہو جاتا ہے، جیسے اس کے اوپر دوسری میموری آ جاتی ہے نا۔ کمپیوٹر کو جو لوگ جانتے ہیں ان کو اس کا اچھی طرح اندازہ ہے کہ جب ایک چیز پہ آپ دوسری چیز کرتے ہیں تو پچھلی ڈیلیٹ ہوتی جاتی ہے۔ اسی طرح ہمارا ذہن اتنی چیزوں کو دن رات دیکھتا ہے، کھانے کو، پینے کو، پکانے کو، کھلانے کو، یہ اللہ کی رحمت ہے کہ وہ بھولتا ہی جاتا ہے، نسیجہ سے ہی انسان ہے نا۔ اب جب ذہن میں رکھیں گے چیزیں بھول جائیں گی۔ بعض خواتین عام زندگی میں بھی بہت ہی زیادہ پھوڑ پنے کا شکار ہوتی ہے، اور وہ کہہ کہ میاں کو ہر 4 منٹ بعد فون کریں گی، یہ بھی لے آئیے گا، پھر بند، پھر یاد ہے یہ بھی لے آئیے گا، پھر شاپنگ کرنے بڑے اتفاق سے گئے، بعد میں پتہ چلے ارے وہ تو بھول ہی گئے کیونکہ لکھا ہوا نہیں تھا۔ اور اگر عقل مندی سے آپ وہ باتیں لکھ کے لے جائیں، ہر ایک اچھی خاتون کو پتہ ہونا چاہیے میرے کچن میں کیا ختم ہو رہا ہے۔ ایک فریج کے اوپر آپ ایک چھوٹی سی شیٹ لگا لیں، جس کے ساتھ پیپر لگا لیں، پین لگا لیں، اس پہ لکھتے جائیں آپ کے نمک ختم ہوا ہے تو اس کو لکھ لیں۔ ماشاء اللہ ویسے تو اب ختم ہی نہیں ہوتا، پہلے سے ہی موجود ہوتے ہیں، لیکن صرف مثال دے رہی ہوں کہ آرگنائز ہونے کا نام ہے۔ پہلے سے پلان آؤٹ کریں، اپنے پلانرز بنائیں، کب کیا کرنا ہے، کل پہلے کیا کرنا ہے، ٹائم ٹیبل اپنے بنائیں۔ جب ہم لکھ لیتے ہیں نا تو اس کے بعد ہم پابند بھی ہو جاتے ہیں۔ اور اللہ تعالیٰ یہی بتا رہا ہے، ایک کہاوت بھی ہے انگلش کی کہ پین مائٹر دین سوٹ، یعنی پین جو ہے یہ تلوار سے زیادہ بہادر ہوتا ہے۔ بعض جگہ آپ تلوار نہیں اٹھا سکتے اور اکثر جگہ نہیں اٹھا سکتے، لیکن تحریر کی طاقت بڑے بڑوں کے پاؤں ہلا دیتی ہے، حکمرانوں کے پاؤں ہل جاتے ہیں، بڑی بڑی کمپنیاں ہل جاتی ہیں، آپ کو کوئی ایک ای میل، کوئی ایک خط آ جائے، آپ کے پاؤں ہل جاتے ہیں۔ قلم کی طاقت دیکھیے کتنی بڑی ہے۔ تو اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ دنیا کے سب اہم فیصلے قلم کے ذریعے سے ہوتے ہیں، تو لہٰذا تم بھی پڑھنا لکھنا سیکھو۔ اس سے پتہ چلتا ہے کہ پڑھنا اور لکھنا یہ ایک انسان کے لیے کتنا اہم ہے، اور جو لوگ نہیں پڑھ لکھ پاتے وہ ایک کتنی بڑی اسکل سے محروم ہے۔ بہرحال اس پہ تو مزید باتیں ہوتی جائیں گی۔ اللہ تعالیٰ نے آگے جو بات کہی وہ بڑی خوبصورت ہے، اور وہ کیا قسم ہے قلم کی، کیا کہ ما انت، نہیں ہے آپ، کون، نبی صلی اللہ علیہ وسلم، بھی نعمت ربی کا، رب کی نعمت کے ساتھ بھی مجنون، مجنون۔ میں اس جملے کو اگر اس طرح پڑھوں جس طرح اس کو عام حالات میں ہونا چاہیے تھا نا، تو یہ جملہ ایسے تھا کہ ما انت بھی مجنون، اور یہ جواب تھا ان لوگوں کے الزام کا جو اللہ کے نبی کو مجنو کہتے تھے۔ کریزی ہو گئے، ان کو سمجھ نہیں آتی، ان کو کیا ہو گیا، صبح بھی شام بھی آپ کیوں چین سے نہیں بیٹھ رہے؟ تو لوگ جب آپ کو کسی مقصد کے ساتھ جڑا ہوا دیکھتے ہیں نا، تو وہ کہتے ہیں آپ دیوانے ہو گئے ہیں، کریزی ہو گئے ہیں۔ کوئی سارا دن مال کمانے کے لیے بھاگے تو اس کو شاید کم کوئی کہے گا، کوئی جاب کے لیے کئی کئی گھنٹے باہر ہے تو اس کو کوئی کم کہے گا، اور کوئی مووی دیکھنے کے لیے 3-3 گھنٹے گھر سے باہر رہے، دیکھے اور آنے جانے میں 2-4 گھنٹے لگے، مشکل ہوگا۔ لیکن جو ہی کوئی اللہ کے دین کی طرف آتا ہے تو کوئی لوگ برے دل سے نہیں کہتے، اور کہنے والے اپنی ہوتے ہیں، یعنی ماں ہو۔ میں خود دیکھتی ہوں کہ جو لوگ آپ سے زیادہ محبت کرتے ہیں نا، وہ آپ کے بارے میں ایسے زیادہ جملے بولتے ہیں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی کا مشن ہی یہ تھا کہ لوگوں کو اللہ کی بات بتانی، جہنم کا ایندھن بنتے ہوئے لوگوں کو بچانا۔ تو ایسے وقت میں کون آرام سے بیٹھ سکتا ہے؟ یہ مجنون یا دیوانہ ہونا نعوذ باللہ ثم نعوذ باللہ نبی صلی اللہ علیہ وسلم کی کوئی حرکتوں سے نہیں تھا، کوئی دیوانگی نہیں تھی۔ جیسے آپ سوچیے مجنون کا تصور کیا آتا ہے، بال بکھرے ہوئے، رال ٹپک رہی اور ہلکے الٹے سلٹے قدم کر، یہ نہیں تھے۔ नऊज़ु बिल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम की कोई पर्सनैलिटी इतनी डिफॉल्टेड पर्सनैलिटी नहीं थी, लेकिन मजनू वो क्यों कहते थे इसकी वजह समझ लीजिए कि वो आपको दिन रात अल्लाह के दीन के लिए भागता हुआ देखते थे। उनको कहते हैं ये क्रेजी हो गया। आज इसको क्रेजी कहते हैं, आज इसको लोग कहते हैं कि बहुत एक्सट्रीम पे चले गए हैं, बहुत ज़्यादा ये बातों में आ गए हैं। तो उस वक्त भी अल्लाह के नबी को ये कहते थे, और उनका ये कहना भी कुरान पाक में दर्ज है। सूरत हिजर की आयत 6 में आता है, या अय्युहल्लज़ी नुज़्ज़िला अलैहि ज़िक्र। ज़रा इस कलाम की शिद्दत को महसूस कीजिएगा, ये मक्का वालों का कौल अल्लाह ने नकल किया है। क्या कहते थे? अल्लाह के नबी को सामने खड़ा करके कहते थे, या अय्युहल्लज़ी नुज़्ज़िला अलैहि ज़िक्र, ए वो शख्स जिसके ऊपर कुछ नाजिल हो गया, इन्नक लमजनून, तू मजनू है, तू दीवाना है। अल्लाह अकबर, क्या चोट पड़ती होगी। आप सोचिए कि अच्छे भले बंदे को कोई भी पागल कह दे, या प्यार से कह दे, या कुछ भी कह दे, तो एक दफ़ा तो बंदा हिल जाता है ना कि मेरे अंदर आपने क्या दीवानगी देखी है। क्या वो दीवाना नहीं है जो माल के पीछे भाग रहा है? वो दीवाना नहीं है जो अल्लाह की हदों को पामाल कर रहा है? मेरी क्या भी दीवानगी हुआ? अभी तो मैंने कुछ किया ही नहीं। हाँ, अभी तो ये सारे हो न फिल खैरात तो हुआ ही नहीं, फ़फ़िर्रु इलल्लाह का हक तो अभी अदा ही नहीं हुआ। लेकिन होता यह है कि जब सारे भाग रहे होते हैं ना, फिर नहीं पता चलता। देखिए आप जरा तसव्वुर में लाएं इस बात को, सब भाग रहे होते हैं ना, तो वो भागते हुए कैसे लग रहे हैं? किसी को केयर नहीं होती। और दो लोग बैठ जाएं किसी जगह बेंच पे, और उनके सामने से दो चार लोग भागते हुए गुजरे, तो एक लम्हे के लिए जरूर आएगा ये मजनू है। बस यही समझ लें, जिस मुआशरे या जिस सोसाइटी में सब भाग रहे होते हैं ना अल्लाह की तरफ, उनको नहीं लगता कि ये मजनू है। लेकिन जहाँ लोग तबसरा नवीस बन के थोड़ी थोड़ी दूर बैठे हों और लोगों के हालात पे गौर करें, फलां क्या कर रहा है, उनको वो भागने वाले वाकई दीवाने लगते हैं। इसी तरह उनको ये दीवानगी एक और वजह से भी लगती थी, और वो क्या थी कि अपने घर में तो खाने को दाने नहीं होते, और जो आता है वो अल्लाह के रास्ते में डाल देते हैं। ये सिर्फ नबी सल्लम को नहीं कहते थे, उनके साथियों को भी कहते थे, कहते तुम्हें हो क्या क्या, घर में खाने नहीं पीने नहीं। इसी तरह मजनू एक और रंग में भी सोचते थे कि तैयारी तो है कोई नहीं, और चल पड़े हैं रूमियों से लड़ने। हैं, ओहद में कौन सी फतह हो गई थी जो हमर उल असद में पहुंच गए? यानी हर रंग में क्रिटिसाइज करते थे कि इनको क्या हो गया, ये दीवानगी है भाई कि तुम हर वक्त अब एक ही चीज को सर पे सवाल कर लो। और ये लफ्ज़ मजनून जो है ये जिन से है, जीम नून नून इसका रूट है, छुपा हुआ होना, किसी चीज पर छाकर उसे ढक देना। अरब कहते हैं कि जब जिन का साया पड़ता तो वो उसके हवास पर छा जाता। नबी सल्लम के बारे में भी उनका यही ख्याल था, क्योंकि जब आपके ऊपर वही आती थी ना, तो आप थोड़ी सी आपकी कैफियत बदल जाती थी, जैसे आपको पसीना आ जाता था, या आपके चेहरे पे थोड़े से ऐसे असरात होते थे कि आप किसी इस तरह से गुजर रहे हैं। इस कैफियत को भी वो कहते थे कि दीवानगी है। नऊज़ु बिल्लाह जिन का दौरा पड़ गया और कोई इस तरह का मामला हो गया, तो कहते थे ये जुनूनी कैफियत है। ये आज भी लोग कहते हैं कि नहीं, मुसलमान जुनूनी होते हैं, ये वैशी हैं, ये लुटेरे थे। इस तरह के जुमले हर दौर में इस्लाम के लिए और मुसलमानों के लिए बोले गए। तो अल्लाह ताला ने इस जुमले को यूं कहने की बजाय कि माँ अंत अभी मजनून, ऐसे लगता है कि 70 माएँ प्यार कर रही हैं अपने बच्चे को, कि बी नेमती रब्बी का, मेरा बच्चा तेरे सदके तू वारी जाऊँ, मैं तेरे वारी जाऊँ, तू मजनू नहीं है, तुझे कौन दीवाना कहता है। बिनेमती रब्बी का असल लफ्ज़ है यहाँ देखने के काबिल, कि वो कहते थे मजनू, अल्लाह ने उनका कॉल नकल किया, और पूरी बात करके भी कहा जा सकता था मानता भी मजनून बिनेमती रब्बी का। ये भी बात ठीक थी कि भाई आप मजनू नहीं है अपने रब की नेमत से, लेकिन मजनू लफ्ज़ से पहले बिनेमती रब्बी का को ला कर बता दिया कि अल्लाह की ये नेमत है जिसको लोग दीवानगी समझते हैं। मेयार बदलते हैं कि नहीं बदलते? कुरान सोच बदलते हैं ना, बिल्कुल एक नई दुनिया नहीं लगती? एक वो दुनिया जिसमें हम भाग रहे हैं, रह रहे हैं, जी रहे हैं, खा रहे हैं, पी रहे हैं, और एक वो दुनिया जो कुरान की महफिल में बैठ के बनती है कि ये एक ही दुनिया है। अब अगर बिलफर्ज आप सब यहाँ बैठे हैं और मैं भी बैठी हूँ, सुकून से आप भी सुन रहे हैं, मैं भी सुन रही हूँ, आप में से कोई के क्या ज़रूरत है इस तरह बैठ के सुनने की? कान तो मेरे हैं, और अक्ल से सोचा जाए तो जो लिखता नहीं है कान तो काम कर रहे हैं ना। तो वो केक ऐसा करता हूँ कि वो पीछे किचन में जाके साथ थोड़ी डस्टिंग कर लूँ, चले वो काफ़ी पीछे जो फ्रेम्स लगे मैं इनको साफ कर लूँ, वो तो ये सोचेगा ना कि दो काम कर लूँ, लेकिन नतीजा क्या निकलेगा कि उसके बाद में इधर की बात उठ के उसको वो उस पर कोई तस्वीर दिख जाएगी, वो उसके ऊपर सोचने लग जाएगा, कोई धब्बा दिख गया वो कहेगा अच्छा अंदर से इंडेक्स ले आऊँ, वो लेके आएगा तो एक से पता नहीं बंदा कहाँ जाता है, थोड़ी देर बाद याद आएगा मैं तो कुछ सुन रही थी, पता नहीं कहाँ झटका। कभी आप सीडी या कैसेट चला के कोई काम करना शुरू करें तो आप थोड़ी देर में पता नहीं कहाँ लॉस्ट होंगे। यानी अल्लाह सुबहान तआला कहते हैं कि ये दीवानगी नहीं है कि तुम इस दीन के लिए डिवोट होके बैठो, ये दो काम इकट्ठे नहीं हो सकते। एक को लेके चलोगे जिस वक्त अल्लाह की तरफ आते हो, उस वक्त कम से कम उस वक्त तो अपने जहनों को खाली कर दिया करो। और रह गई बात लोगों के ये फतवे कि आप मजनू हैं या दीवाने हैं, तो इसको छोड़ दीजिए। जो बात ये कहते हैं वो दुरुस्त नहीं हो सकती, वो बात दुरुस्त है जो अल्लाह ताला ने फरमा दी। और वो बात क्या है कि वह इन लकल अजरन गैर के, बेशक आपके लिए तो ना खत्म होने वाला अजर है। ऐसे लग रहा है कि लफ्ज मजनू के पैरेलल यही लफ्ज आना चाहिए था। जुनून भी तो दीवानगी है ना, नहीं खत्म होती ना एक चीज। एक बंदा एक बात एक दफा कहे तो वो ठीक है, बार बार कह दे तो मजनू लगता है। किसी को नेकी का थोड़ा अजर मिला, उसको मिल गया, लेकिन जिसने दुनिया में दीवानगी की हद तक अल्लाह के दीन को और अल्लाह की जात को अपनी जिंदगी में दाखिल किया, फिर उसका अजर जो है वो गैर ममनून है। अल्लाह अकबर। ममनून का लफ्ज़ मन से है, मीम नून नून इसका रूट है। मन कहते हैं मुनक़ते होने को। एहसान के लिए भी यही लफ्ज़ आता है ना, क्योंकि वो मुहसिन के आगे फिर जवाब नहीं दे सकता। अरबी ज़ुबान में कहते हैं कि एहसान जो है वो बंदे की ज़ुबान काट देता है। जैसे उर्दू में भी कुछ ऐसे ही कहते हैं ना, लफ्ज़ बोलते हैं, यानी मन बोझ को भी कहते हैं। अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए कहा गया कि लोग आपको मजनू दीवाना कहते हैं, गम ना करें, अल्लाह तो आपको बेहिसाब अजर देगा। ला मिन मतना ही, गैर महदूद, कभी ख़त्म नहीं होगा इसके तसलसल में। इससे दुनिया में भी अजर मिलेगा, आपके कब्र के दौर में भी अजर मिलेगा आपको, और आखरत का अजर तो बेहतरीन है। बताइए किसी मजनू या दीवाने का इतना शानदार मुस्तकबिल हो सकता है कि उसका अजर इतना बढ़ जाए कि उसका अजर कभी ख़त्म ना हो। चलिए ज़रा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ना ख़त्म होने वाले अजर को थोड़ा सा हम भी महसूस करके देख लेते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ही ने फरमाया कि मन दाल अलल खैरी कफाइली ही, ये एक हदीस का खुलासा है। जिसने दलालत की या जिसने नेकी के काम में तआवुन किया, तो उसके लिए काम करने वाले के बराबर अजर है, और उस काम करने वाले के अजर में कमी नहीं होती। ये सबको पता है सदका जारिया का कॉन्सेप्ट। अब आप सोचें, कोई शख्स कोई आज काम करता है, दीन के आज कितने एंगल हैं, कुरान हदीस फिक्र अलूमुल कुरान अलूमुल हदीस, फिर उसके अंदर लुगवी तशरी, फिर कहीं क्या एंगल है ना इस वक्त इस्लाम के, हदीस का इल्म है, फिर उसमें मुख्तलिफ एंगल है, हर एक की तान पीछे कहाँ टूटती है, मोहम्मद रसूलुल्लाह। इस वक्त दुनिया में कितने मुसलमान हैं, अरबों की अरबों में तो होंगे ना, कई अरब हैं। कितनी मुसलमानों की यूनिवर्सिटीज़ हैं, कितनी मस्जिदें हैं, इस्लामिक कुतुब कितनी है, पढ़े कोई ना पढ़े, लेकिन पहले की लिखी भी मौजूद है ना। हर किताब के पीछे, हर मस्जिद, हर मदरसे, हर आलिम दीन के पीछे, हर मुफ्ती के पीछे मोहम्मद रसूलुल्लाह का अजर है। गैर ममनून, ऑन गोइंग चैरिटी। क्या हुआ अगर 4 दिन के लिए दीवाने बन गए? और यही दीवानगी मतलूब है कुछ बंदों से। हर बंदे को अल्लाह नहीं कहता वो दीवाना हो, लेकिन कुछ लोग खुशकिस्मत होते हैं जिनको अल्लाह चाहता है कि वो अपनी ज़िंदगी में इस दीवानगी का इजहार कर दें, थोड़े से वक्त को जिसको कहते हैं ना महफूज कर लें, ताकि उनके बाद दूसरों के लिए वो सदका जारिया बन जाए। आज हमारे यहाँ अमूमन आप देखिए कि ऑन गोइंग चैरिटी के मस्जिद के चंदा बॉक्स में चंदा डाल दो, और बहुत ज़्यादा और करो तो खाने के लंगर में हिस्सा डाल दो, खाने खिला दो। लेकिन आप ज़रा इल्मी विरसे पे गौर करके देखें। चलें नबी सल्लल्लाहु अलैहि वसल्लम की तो बात कर दी, इल्मी विरसे में इमाम बुखारी का अजर कितना है आप सोचें, जिसका तस्करा अभी भी हुआ। फिर उसके बाद आप हजरत अबू बकर सिद्दीक का ज़रा विरसा देखें। मैं इसको अगर पीछे ले जाऊँ ना, तो हर एक की तान टूटती है। जिस दिन नबी सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हुआ था, उस दिन ये उम्मत बिखर सकती थी अगर अबू बकर ना खड़े हो जाते। आज ये उम्मत अगर इतनी दुनिया में फैली हुई है ना, या उसके अंदर इतना यानी अल्लाह के दीन के साथ ताल्लुक़ है, तो उसके पीछे अबू बकर का हिस्सा है। और उमर फारूक ने अगर 10 साल में पूरी दुनिया के अंदर इस्लाम के झंडे ना गाड़े होते, तो आज जितने मुस्लिम मुल्क हैं ये क्या हैं? आप कह सकते हैं कि हर मुल्क के पीछे हज़रत उमर फारूक का सदका जारी है। तो आप सोचिए फिर हम क्या करें, हमें क्या करना है? आप देखिए कि दुनिया में ग्लोब में हर वक्त कहीं ना कहीं आसान का वक्त है, और वहाँ अजान के अंदर अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह के लफ्ज़ है। ये है अल्लाह ताला का आपके लिए गैर ममनून। हर जगह कोई ना कोई नमाज में कह रहा है अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व अला आली मुहम्मदिन। चले कोई कुछ भी करे, नाते तो पढ़ ही रहे हैं ना लोग, आपके नाम पे धमाले तो डाल ही रहे हैं ना। इनके साथ क्या होना, इसको छोड़ दें, लेकिन अल्लाह के नबी के लिए तो अजरन गैर ममनून है। मुझे नबी कोई देख ले, एक वक्त में कितने लोग वहाँ नमाज पढ़ते हैं। कुबा मस्जिद में जाके देखें जिसकी बुनियाद अल्लाह के नबी ने अपने हाथ से रखी। अल्लाह अकबर, अल्लाह हमें भी तौफीक दे। ये दीवानगी तो अल्लाह हमको भी लगा दे। ये वो दीवानगी है कि जिसको लग जाती है फिर उसको पता चलता है। अल्लाह ताला कह रहे हैं आपको ये दीवाना कहते हैं, हालांकि वो तालीम गवाह है इस बात की कि जो इल्म आप लोगों को दे रहे हैं वो मजनू बनाने वाला इल्म नहीं है।